दिल भित्र तिम्रै नाम छ सानो कति माया गर्छु तिमीलाई भन्छु आज मैले बरु आकाश कसला सानो धरती पानी फाटला अझम बढी हाम्रो नाता टुट्ने छैन कहिले तिम्रै नाम छ सानो कति माया गर्छु तिमीलाई भन्छु आज मैले बरु आकाश कसला सानो धरती पानी फाटला अझम बढी हाम्रो नाता टुट्ने छैन कहिले अझम बढी हाम्रो नाता टुट्ने छैन कहिले।